Thank you. ती जमा नाचो कमर मर कर इस बाली को ती जमा नाचो कमर मर कर अब तो साईली हो जुड़ो घर बार अब तो साईली हो जुड़ो घर बार नाचो छमा छम छम नाचो छमा छम यो रमाइलो ती जमा नाचो छमा छम तिमी व्रत बसौली यो केटालाई मागौली तिमी व्रत बसौली यो केटालाई मागौली कुरा मिले साईली हो घर जङ्गल कुरा मिले साईली हो